तिमीसँगै बसेर सँगै चाट मनाउने रहर हुँदा हुँदै पनि साउले भाडा दिइन। यो साल त म आउन्न होला मेरो बाटो नहेरे, रातो टिका निधारमा लाउन्न होला मेरो बाटो नहेरे। सानो आफू अनि बालबच्चाको सधैँ ख्याल राखे, म त यस्तै हो ऋणै ऋणले परदेशी भए, बाँचे भने अवश्य पनि अर्को साल आउँछु। थियो सँगै चाड मनाउने साउले भाडा दिइन घर आउने, यो साली पनि नबसे मेरै बाटो हेरे। जसरी नि आउँछु म अर्को साल, यो साली आइन भनेर थियो सँगै चाड मनाउने साउले भाडा दिइन घर आउने, त्यो साली पनि नबसे मेरै बाटो हेरे। जसरी नि आउँछु म अर्को साल, त्यो साली आइन भनेर जसरी आउँछु मर्को साल, त्यो साले आइन भनेर आइना भनेर बिर्ना गरे पेरे। सारे आइना भनेर बच्चालाई सन्चै छ होला। म त आज दसैँ तिहार आउँदा पनि घर आउन पाइनँ। कालैले साँचे अर्को साल अवश्य पनि फर्केर आउनेछु। न त पोखरा आउन पाए, न त अहिले घाउघर सम्झेर सोइरहेको छु। खेलाई पापीका आउँछु सानो फर्केर अर्को साल यो सारी पानी सँगै बसेर सँगै चाड मनाउने रहर हुँदा हुँदै पनि साउले भाड दिएन। यो साल त म आउन होला मेरो बाटो हेरे रातो टिकाली थाहा मेरो बाटो हेरे सानो आफ्नो परिवार बच्चाको सधैँ ख्याल राखे। म त यस्तै हो सिकाइ छिल्ले मुर्देशी भए बाजे भने अवश्य पनि अर्को साल आउँछु बस्या छ तिम्रै बाटो पर्खी गयो कि त निष्ठुरी। साल यो साल आइन भनेर पोहोर पनि आउँछु भने आइन अहिले पनि त्यस्तै भयो आउन पाइन सानो जसो तसो बाँचे भने अर्को साल आउनेछु अहिले नै मेरो बाटो नहेरे भद्रन काल र सुन्दरी शेर्पाली बिन्दासको मन छुने शब्दमा अमित बाबु रोकाएर जमुना शेर्पालीको मिठो आवाजमा दसैँको सेली अब तपाईँमा लै अमित बाबु रोकाए यो गीतलाई अवश्य पनि माया गरी सुनिदिनुहोला